जी भर के, फिर इस मकाम पे उम्र रवा मिले न मिले। अरे अभी तो जवानी है, खूब मस्तियां कर लो, खर मस्तियां कर लो, बूढ़े होंगे कब्र में पैर लटका लेंगे, तौबा कर लेंगे। अभी शबाब है, कर लो खताएं जी भर के, फिर इस मकाम पे उम्र रवा मिले न मिले। इस उम्मीद में लोग गुनाह पर गुनाह करते चले जाते हैं। सवाल यह कि तौबा का दरवाजा कब तक खुला हुआ है? जब तक इस पहलू को न जान ले मजमून पूरा नहीं होता जी। इस सिलसिले में दो हदीसें, पहली हदीस इस तरह, वान अबी हुरैरा रजी अल्लाह तआला अन्हु قال قال رسول الله صلى الله عليه وسلم من تاب قبل ان تطلع الشمس من مغربها تاب الله عليه رواه مسلم في كتاب الذكر والدعاء والتوبه والاستغفار حضرت امام مسلم اس حدیث پاک کو کتاب الذکر کے اندر لائے مسلم شریف کتاب الذکر کھولیں گے ذکر کا چیپٹر وہاں یہ حدیث حضرت ابو ہریرہ سے مل جائے گی حضرت ابو ہریرہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس آدمی نے पश्चिम से सूरज निकलने से पहले तौबा कर ली तो अल्लाह उसकी तौबा कबूल कर ले। इसका मतलब यह है कि पूरी